तीजको उपलक्ष्यमा आमालाई परदेशीकी छोरीको शुभकामना पत्र। पूजनीय आमा, सादर ढोक तथा नमस्कार। आमा, कठिन समयसँगै मुकाबिला गर्दै तपाईँको त्यो न्यानो अङ्गालोबाट टाढिएको पनि 5 वर्ष बितिसकेछ। निरन्तर चलिरहने त्यही बलवान समयभित्र लुकामारी खेल्दा खेल्दै जिन्दगीले निकै कोल्टे फेरिसकेछ। यो बिरानो मुलुकमा टहलाउँदै मनलाई दह्रो र कसिलोसँग गाँठो पार्दै सकी नसकी आफूलाई सम्हालिरहेकी छु। हजुरको न्यानो स्नेह मायामा कल्पिँदै यो तिज पर्व मेरो अनुपस्थितिमा पनि खल्लो नहोस् भनी भगवान्सँग प्रार्थना गर्दै यो पत्र मार्फत 2 शब्द गर्ने जमर्को गरेकी छु। यो अनिश्चित जीवनयात्राको क्रममा कहिले कहाँको यात्रा त कहिले कहाँको कुनै निश्चितता नहुने रहेछ। विगत 5 वर्षदेखिको मेरो गन्तव्य मध्य पूर्वी इजरायल बनेको छ। बेला बेलामा आउने चाडपर्वहरू सम्झिएर मन खिन्न पार्नुको कुनै विकल्प छैन। बाल्यकालका पलहरू अनि प्यारा साथीसङ्गीहरूको मायामा तर्पिँदा तर्पिँदा समय कति लामो र कहालीलाग्दो भएर आउँछ कहिलेकाहीँ त। सायद मलाई भावीले यातना स्वरूप यही लेखिदिएको थियो कि आफन्तबाट टाढिएर पराईसँग रम्नुपर्ने बाध्यता। आमा, 4 वर्षको दुधे बालक हजुरलाई जिम्मा लगाएर मनभरि वेदनाका कोसेलीहरू सङ्घाल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको दिन सम्झिँदा अझै पनि मन बेचैन हुन्छ। मनलाई कसिलो साङ्लाले बाँध्दै मुटुको टुक्रा झैँ लाग्ने कलिलो सन्तान र तपाईँहरूलाई छोडेर यो परदेशमा खुसीले रमाउन त कदापि सकिरहेकी छैन। रमु पनि कसरी? मन मस्तिष्कमा तपाईँहरूकै माया र सम्झनाले अमिट छाप गरेको छ। विदेशी भूमिमा पसिना बगाइरहँदा त झन् देशको हाल बुझ्न मन हतारिँदो रहेछ। देशमा दिनानुदिन घटेका मनै विक्षिप्त हुने दुःखद समाचारहरूबाट मनले कहिल्यै शान्ति पाउन सकेको छैन। आमा, जब म कसैको आमा भएँ अनि पो थाहा भयो आमाको सन्तानप्रतिको स्नेही ममता, न्यानो अङ्गालो अनि सुमधुर मायाका सौगातहरू। हो, हजुरले भन्ने गर्नुहुन्थ्यो आमाको आँखामा आफ्ना सन्तान सधैँ कलिला र काँचा हुन्छन् भनेर। मैले 4 वर्षको हुँदा मुटुमाथि ढुङ्गा राख्दै हजुरलाई जिम्मा लगाएर छोडेकी मेरो सानो अहिले 9 वर्ष लागिसकेको छ। मेरो सानोले कति सताए होला हजुरलाई सुरु सुरुमा त। 4 वर्षे दुधे बालकलाई आमाको यादले कति सताए होला। यताउता ममताका आँखाहरू डुलाउँदा डुलाउँदै निदाउँथ्यो होला। व्यक्त गर्न नसके पनि आत्मामा लाग्दो हो कतै मरिछ कि मेरी आमा भनेर। साँझमा प्रायः बालबालिकाहरू आफ्नो आमाको न्यानो स्नेह काखमा लुटुक्क निदाउन चाहन्छन्। कति मनको क्याइको केरो होला मेरो मुटुको टुक्राले। मलाई खोज्न लालायित आँखाहरू अनायासै थाकेर लोलाए होलान्। कल्पनामै सुत्यो होला मेरो सानो। भोलिपल्ट बिहान ओछ्यानबाटै फेरि खोज्न सुरु गरे होला आफ्नी आमालाई। तर उसलाई के थाहा उसकी आमा मनभरि वेदनाका कोसेलीहरू सङ्घाल्दै मुगलान छिरिसकेकी छ भन्ने कुरा। अबोध सानो आँखामा आफ्नी आमा नपाउँदा फेरि रुन सुरु गरे होला। कति सताए होला हजुरलाई, चिच्याए होला, छटपटाए होला। ऊ टोलाउँदो हो कतै मेरी आमा आइहाल्छ कि भनेर। आँखाहरू बिछ्याउँदो हो सडकतिर कतै मायालु स्वरमा बोलाउँछ कि भने। आमा, हजुरले कुनै दिन मलाई सानेले दुःख दियो भनेर भन्नु भएन। कति महान छाती हुन्छ सन्तानप्रति एउटी आमाको। देशमा रोजगारी नपाउनु, महँगीले चुली छुनु अनि दैनिकी गुजार्न पनि धौधौ पर्नुको पीडालाई यो परदेशको कमाइले केही हदसम्म त खुकुलो पारेको छ। तर सानेको आत्माले दिएको श्रापले कहिल्यै मन शान्ति हुन सकेको छैन। मेरो अनुपस्थितिमा चुइएको उसको आँसुको मोल म कदापि चुकाउन सक्दिनँ। कहिले त लाग्छ कस्ती पापिनी आमा हो म। कहिले त लाग्छ आजै टिकट बुक गरिहालुन् चाहिँ। फेरि बिग्रन्तो देशको हालत, महँगीले सीमा नागेको परिस्थिति अनि मनमा सजिएका भविष्यका कल्पनाहरू चाहिँ छु। समय सधैँ आफ्नो पक्षमा नहुन सक्छ, यस्तै अनेकन बहानामा आफूलाई भुलाइरहेकी छु। मन निकै हतारिन्छ, कहिलेकाहीँ तुरुन्त फोन सम्पर्क गर्न मन लाग्छ र एकपटक सानेसँग माफी माग्दै रोङ्की झैँ लाग्छ। कुरा गर्न खोज्छु, वाक्य अड्किँदै ओठहरू थरथर काप्छन्। सानेको आवाज सुन्न आतुर हुन्छु म। जब मनै कुडिने बोली सुन्छु आँखाहरू रसाउँछन्। बलिन्द्र आँसुले केही देख्दिनँ, मन भकानिएर आउँछ। धत, म जस्ती पापिनी आमालाई पनि कहिलेकाहीँ ममु आई लभ यु भन्छ सानेले। बिचरा साने, उसलाई त्यही सिकाएका छन् अरूले, त्यही भन्छ। तर मायाको अर्थ आई लभ यु ले भन्दा पनि व्यवहारले देखिने गर्छ। अलिअलि पैसा साथमा भए पनि मनले कति पनि शान्ति पाउन सकेको छैन। पल पल स्वार्थी पापिनी जस्ता अनेकन प्रश्नहरूले आफैसँग अनुत्तरित जवाफ मागिरहन्छन्। आमा, हजुरले पनि कहिलेकाहीँ निदाउन नसकेका क्षणहरू बताउनुहुन्थ्यो। हो, मसँग पनि धेरै रातहरू अनिदै छर्लङ्ग बिते। कहिलेकाहीँ त कहाले लाग्दा सपनाहरूले झन् मनमा ढ्याङ्ग्रो बज्छ। हिजो मात्र मध्यरातमा मनमा छाएको सन्तासले अझै सताइरहेको छ। छल्यास बिउजिँदा ओछ्यान पसिनाले छर्लप्प भिजेको थियो। बाहिर टह टह जुन चम्किएको थियो, किराहरू अलिअलि सुस्ताइरहेका थिए। मन डराई डराई एकपटक घडीतिर चिहाउँदा त मात्र रातको 1:25 गएको रहेछ। मनलाई शान्त पार्नै सकिनँ, कल गर्ने कोसिस गरेँ। फोनको रिङ बजेको बजे भयो, तर कुनै प्रत्युत्तर आएन। म अनायासै निस्सासिन थालेँ। मन धमिलो भयो। एकपटक भगवान्सँग अन्जानमा कुनै गल्ती भएको भए क्षमा याचना माग्छु, शुभ खबरको कामना गरेँ। पुनः निदाउने प्रयास गरेँ। अहँ, सकेनन् आँखाहरू लोलाउन। समय आफ्नै गतिमा दौडिरह्यो। म भने नेपालको समय हेर्दै मनमा नै शुभ पलको दीप जगाउन थालेँ। पुनः कल गर्ने प्रयास गरेँ। जब फोन रिसिभ भयो अनि मात्र मनले अलिक शान्ति पाएँ, तर पनि कता कता मन डराइ नै रह्यो। आमा, कहिले त लाग्छ आफ्नै डाँडा पखेरी खनेर साग सिस्नु खाँदै आफ्नैसँग रमाउँ जस्तो, तर पनि नआउनु विदेश आइहालेँ। दुःख गरेर अलिक दिन काटौँ कि। हामी नेपालीको कर्म पनि कस्तो, बिरानो मुलुकमा आफ्नालाई मनभरि सजाउँदै परायलाई रिजाउनु। यहाँ नबदुलाईलाई घर खान गाह्रो भएको भन्दा कुनै कमी हुँदैन। कामको बारेमा बयान गरेर हजुरको मन दुखाउन चाहन्न। भगवान्ले हामी सबैको रक्षा गरून्। बस एक कामना यो परदेशीकी छोरीबाट। यसपालि पनि विगतका वर्षहरूमा झैँ तिज पर्वले विदेशमा पनि ठुलै चहल पहल छाएको छ। फुर्सद हुनेहरू रात पहिला रङ्गी बिरङ्गीका पहिरनमा सजिता। म पनि यसपालिको तिजमा दरखान इजरायल स्थित नेपाली राजदूतावासको निम्तोलाई आफ्नै माइतीको निम्तो सम्झिएर मुस्किलले बिदा मिलाएर रमाउँदै जाँदैछु। यो बिरानो मुलुकमा मन मिल्ने र माया गर्नेहरू सबै आफ्ना चाहिँ लाग्दो रहेछ। त्यही पल सम्झिएर अलिक मन हल्का भएको छ। जति रमाउने कोसिस गरे पनि आफ्नै गाउँ परिवार साथीसँगीको सम्झनाले भत्भती मन पोलेको छ। जलेको दीप खरानी भए चाहिँ अब त हजुरको बुढेसकाल पनि लागिसक्यो। हजुरले त हाम्रो लागि ठुलो त्याग गरिसक्नु भएको छ। अब ती लरबराएका हातहरूबाट भन्दा पनि हजुरलाई मिठो चटक्क बनाएर खुवाउने रहरमा म कल्पिन थालेकी छु। यो परदेशको बसाई अब बिस्तारै छुट्याउने हो कि भन्ने सोचहरूले सताउन थालेको छ आजभोलि, तर पनि कुनै ठोस निर्णय लिन सकिरहेकी छैन। मलाई सम्हाल्ने कोसिस गर्दा गर्दै पनि हिन्दू नारीहरूको सुहाग बोकेको हरितारिकाको दिन, आफ्नै ठाउँमा नाचेको गाएको अनि मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमहरूको झझल्कोले मन उकुस मुकुस भएको छ। इजरायलमा भव्य तिज विशेष हरितालिका साँझ 2070 ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा सम्पन्न हुँदैछ, तर विडम्बना समय अभावको कारण रमाइलो कार्यक्रममा जान असमर्थ भएकी छु। आमा, हाम्रो देशको सौभाग्य भनौँ वा हाम्रो सुन्दर हराभराले सजिएकी सुस्ताइरहेका खोला नहरहरूमा गएर पञ्चमी नुहाउँदै पवित्रताको महसुस गरिन्छ, अनि पञ्चमी पूजा लगाउँदै आफूले मागेको शुभ फल प्राप्त हुने आशामा हरितालिका व्रतको समाप्ति गरिन्छ। भरपूर मनोरञ्जन लगायत धार्मिक दृष्टिकोणबाट पनि फाइदा मिल्ने यो तिज पर्व पूर्ण रूपमा मनाउन यो बिरानो पराय मुलुकमा सम्भव नहुँदो रहेछ। हजुरले सानैदेखि सिकाउनु भएको परम्परालाई पूर्ण रूपमा निभाउन नसके पनि सक्दो प्रयास गरेकी छु। अन्तमा खुसीको खबर, आमा, म छिट्टै केही दिनभित्रैमा हजुरहरूलाई भेट्न नेपाल आउँदैछु। बस त्यही दिनको प्रतीक्षा गरिरहेकी छु। लेख्दै जाँदा पत्र लामो भइसक्यो। मनमा उथल पुथल वेदनाहरू अझै पोख्ने चाहना हुँदाहुँदै पनि म पत्रको बिट मार्दैछु। हजुर लगायत मेरा प्यारा दिदीहरू, साथै सम्पूर्ण परिवार अनि मलाई चिन्ने सबैमा यो खुसियाली पर्व तिजको हार्दिक शुभकामना, अनि मेरो सानेलाई मुठुभरिको माया। उही तपाईँकी परदेशीकी छोरी सुभद्रा।